होला व्यासक भूमि भानुको दिन दमौलेसे म ए ठुला बडा पजेरोमा शरारर जान्या ठुला बडा पजेरोमा शरारर जान्या हामी गरिब सधैँ भरि आधी पेट खान्या म त राई झुमा झुमा क्या मसी क्या कि छु हो राई झुमा चाँदै सुन्न छन् म त सुन्या नै गर्छु कस्तो रमाइलो छ एकदम नाइट टु मिट यु दमौली एफएम 94.2 मेगाहर्जमा हैन के शनिबार के शनिबार 12 बजे पछि सुन न के त अनि फन के जको फन हैन होलिडे फन हजुर तपाईँलाई काटकुटी लगाउन म दिवाकर भट्टराई साता सातामा आउँछु तपाईँ पनि सक्नुहुन्छ भने सिधै आउनुहोस् 0965167181 थिचेर कतै सुताउनु होला नि फेरि हेलो हजुर गुड आफ्टरनुन एन्ड नमस्ते स्वागत छ यहाँहरू सम्पूर्णलाई 94.2 मेगाहर्ज दमौली एफएमको प्रोग्राम होलिडे फनको यो नयाँ श्रृङ्खलामा उपस्थित भएको छु सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराई प्रोग्राम होलिडे फोनमा हामी तपाईँहरूसँग रमाइलो कुराकानी गर्नेछौँ र तपाईँ हामीसँग कुराकानी गर्नको लागि आउन चाहनुहुन्छ भने फटाफट फोन उठाउनुहोस् अनि 0655617081 नम्बर तपाईँ डायल गरेर कुराकानीको लागि आउन सक्नुहुन्छ र कुराकानीमा आउँदाखेरि तपाईँहरूले हाँस्य व्यङ्ग्यले भरिएका सामग्रीहरू ल्याउनुपर्ने हुन्छ र कार्यक्रममा विनर हुनुहुने साथीको निम्ति व्यवस्था गरेको छ दमौली ससेज कर्नर जुन चाहिँ रहेको छ भेटघाट चुक दमौलीमा कार्यक्रमको सुरुवातमा भने यतिखेर कोही श्रोता हाम्रो सम्पर्कमा हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्ते बाबालाई पोसेको छु नरिसाइमा आज आँसुभित्र हाँसुहरू मिसाइदेऊ न दादा फोन उठाउन किन गाह्रो मान्नु भयो आज मिसकल होइन कल नै गरेको हो दादा फोन उठाउन किन गाह्रो मान्नु भयो आज नमस्कार एकदम पक्कै पनि अलिकति गाह्रो चाहिँ किन भयो भने थोरै समय एकछिन तपाईँ वेटिङमा पनि बस्नु पर्यो होइन रुस्माजी आउनु भएको हो है ओके कहाँबाट होला रुस्माजी तपाईँ पुरन्दीबाट अनि के छ नयाँ ताजा हालखबर सुनाइदिनुहोस् सबै ठिकै छ उल्तिर पल्तिर तलतिर मासतिर यताउता नयाँ नयाँ सबै ठिक छ होइन ओके ल सबैजनालाई सोध्या छ भनिदिनु होला है त फेरि सुन्नुहुन्छ कि सुन्नुहुन्न ओके रुस्माजी मिठो भावना सुनाइसक्नु भएको छ है कति मिठो थियो एकचोटि रोइदिउँ कि जस्तो पनि लागिरहेको थियो होइन बिचमा फेरि रोइदिइहाल्यो भने त समस्या हुन्छ त्यही भएर चाहिँ होइन नरुनु पर्छ कि भन्ने पनि एउटा त्यस्तो विचार पैदा भयो त्यो कारणले म रोइनँ ओके रुस्माजी कार्यक्रममा आउनुभयो धेरै धन्यवाद अर्को केही सामग्री ल्याउनु भएको छ हुन्छ तपाईँको सानो चुड्किला सुनाइहाल्नुहोस् न कतिको हँसाउँछ हाम्रो साथीहरूलाई दुईजना को को थियो अरे सीता ए सीता र रिता थियो अरे साथी थियो होला नि सायद होइन अनि चाहिँ के भएछ अनि सीताले रितालाई भनेछ कि ओए आज बाहिर गएर केही खाऊ न भनेछ अनि त्यहाँबाट रिताले भनेछ होइन के खाने भनेछ कि अनि सीताले भनेछ समोसा र पानीपुरी खाऊ न भनेछ अनि त्यहाँबाट रिताले हुन्छ भनेछ कि अनि सीताले भनेछ अनि दुवैजना बाहिर निस्केर अनि खाना गरेछ अरे क्या अनि त्यहाँबाट त्यहाँ सीताले भनेछ होइन तैँले किन समोसाभित्रको आलु र पानीपुरीभित्रको तरकारी मात्रै खाएको भनेछ कि सीताले रिताले अनि त्यहाँबाट रिताले भनेछ सुन्न मलाई घरमा बाहिरको नखानु भनेको छ कि त्यही भएर भनेछ भनेपछि त्यस्तो भएछ कि रुस्माजी है फेरि बाहिरको खानु भनिदिएको भए त फेरि बाहिरको यतापट्टि त्यो राखेको हुन्छ नि के भन्छ राख्ने कुराहरू पनि सबै खाइदिन्थ्यो होला है, कस्तो डेन्जर साथी क्या तपाईँको, प्लेट पनि धन्न बचाइदियौँ। ओके रेश्माजी, साथीलाई धन्यवाद भनिदिनु होला है त। ओके ल, ठिक छ, मिठो खालको जोक सुनाइदिनु भयो, यहाँलाई धेरै धन्यवाद। अहिले छिट्यौँ, नमस्ते है त। ओके नमस्कार रुस्माजी, उहाँ हुनुहुन्थ्यो रुस्मा गुरुङ पुरन्दीबाट आउनु भएको थियो र निकै मिठो खालको जोक सुनाएर विदा भएर गइसक्नु भएको छ। पालो चाहिँ तपाईँको आउन सक्नुहुन्छ 06556171 नम्बर डायल गरेर। यतिखेर कोही हुनुहुन्छ, हजुर नमस्ते। नमस्ते। नमस्ते, कसलाई नमस्कार गरे? कसलाई? यसो विचार गर्दाखेरि होइन, नगरौँ विचार नगरौँ, तपाईँ भन्दैनस् पहिलोचोटि आउनुभयो होइन? हो त, त्यही त है, एकचोटि तपाईँ विनरै हुनुभएको थियो तर पुरस्कार लिन चाहिँ आउनु भएन है, क्या हो? व्यस्तताको कारणले। ल ठिक छ, जे भए पनि कार्यक्रममा विनर भइसक्नु भएको मान्छे आउनु भएको छ, अलिकति जस आज केही हुन्छ होइन? हुन्छ ल, झगास हुन्छ, झगास जोक सुनाउनुहुन्छ हाम्रो बमिना, एकचोटि नाम फेरि भनिदिनुहोस्। बबिना दुरा है, कति मिठो नाम, त्यही भएर आउँदै आएन भने। ल ठिक छ, हुन्छ, तपाईँको जोक सुनाउनुहोस्। सुनाइदिइहाल्ने भने मिठो कुरामा राम्रो कुरामा ढिला किन भन्छन् नि मान्छेहरू, त्यसै भने होइन नि, सुनाइदिनुहोस्। हिजै भएको घटना सुनाउने, फेरि आफ्नै घटना त होइन नि, मेरो त होइन। ल ठिक छ, हुन्छ, सुनाउनुहोस्। हिजो भ्यालेन्टाइनको दिनमा है, अनि एउटा केटाले केटीलाई भनेछ के भनेछ, सधैँ उसको घर केटाकेटीको घरमा जाँदो रहेछ है, तर उसले चाहिँ कहिले भेट्न पाउँदो रहेछ के, अनि हिजो चाहिँ बल्ल बल्ल भेटेछ, मुस्किलले भेट्यो, अनि के भनेछ, अनि उसले भनेछ, साँझा साँझा तिम्रो घर धाएको धाइ छु, तिमीले मन पराउने लुगा लाएको लाए छु, तिमीले भेट्ने तिमी भने भेट्न बोलाई कता मर्छौ कता, तिम्रो बाउको गाली सधैँ खाएको खाएछु भन्ने त भनेपछि बाउको गाली चाहिँ टन्नै खाएछ है, धेरै खाएछ, अलिकति लिमिटमा खानुपर्छ, धेरै खाएछ जस्तो छ होइन, मजाले खाइदियो होला नि, त्यस्तै नै। ल ठिक छ, त्यति धेरै नखाइदिया भए पनि हो नि है, नेपालीको बुद्धि मजाले खाइदिन्छ कि, त्यही त है, तपाईँलाई फेरि कस्तो सबै थाहा छ कि भने। हुन्छ बबिनाजी, कार्यक्रममा आइदिनु भयो, मिठो खालको एउटा सामग्री प्रस्तुत गरिदिनु भयो, यसको लागि यहाँलाई कति धन्यवाद, तपाईँ आफै डिसाइड गर्नु है त, धेरै धेरै धन्यवाद भन्नु न, फेरि अब आफै डिसाइड गर्न पाउँदा त धेरै भन्नु न, धेरै भन्नु न। ओके ल, धेरै धेरै धन्यवाद बबिनाजी तपाईँलाई है, कार्यक्रममा चाहिँ आउँदै गर्नु होला, कहिलेकाहीँ फेरि झुकेर फोन लागेन चाहिँ नभन्नु होला, लागिहाल्छ फेरि कार्यक्रम, हुरुडे फोनमा गरेपछि कसको फोन नलाग्यो नि होइन, मेरो त हान्दा हान्दा मेरो त नङै हातै दुखेर कस्तो रातै भएर ठेलै उठेको नि, ए त्यस्तो पनि भइसक्यो धन्नै, त्यो फोनमा चाहिँ केही भएनछ है, मेरो विचारमा त्यो फोन चाहिँ त्यो ठेला पर्दासम्म त फुटिसक्नु पर्थ्यो जस्तो मेरो विचार थियो है, ओके ओरिजिनल भरेछ भनेपछि तपाईँको ओरिजिनल काठेको त बाहिर कभर राख्नु भएको छैन नि। ओके ल ठिकै छ बबिनाजी, ओके ठिक छ, रमाइलो कुराकानी पनि भइसकेको छ, अहिले चाहिँ हामी छुट्नु पर्ने हुन्छ है त। ओके बाबा, उहाँ हुनुहुन्थ्यो बबिना दुरा आउनुभएको थियो, कहाँबाट आउनुभएको थियो भनेर मैले सोधिहालेँ भने तपाईँहरूलाई पक्कै थाहा छ, क्यामिनबाट आउनुभएको थियो, उहाँसँग कुराकानी भइसकेको छ, यतिखेर कोही साथी हुनुहुन्छ, नमस्ते। ओके नमस्ते भन्दै थिएँ, साथीको सम्पर्क चाहिँ टु टु टु र यतिखेर भने कोही अर्को एकजना साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ, हजुर नमस्ते। नमस्ते। नमस्ते, को बोल्नुभयो, कहाँबाट? म घान्द्रुकबाट मनिषा। घान्द्रुकबाट मनिषा के होला पछाडि? थापा मगर। मनिषा थापा मगर, हिले हालखबर भन्छ ठिक छ होइन, त्यही त अरू आए पो अनि। अनि मनिषाजी, हजुर अनि भनेपछि घान्द्रुकमा बसेर आज घान्द्रुकतिर हिउँ त परेको छैन नि परेछ नि कस्तो पानी आइरहेको भनेपछि हिउँमा कति रमाइलो हुन्छ होला है हिउँ परे बेलामा त रमाइलो भयो नि यसरी सधैँ परेपछि त फेरि टेन्सन हुन्छ कहिले काहीँ पर्दा त रमाइलो हुन्थ्यो कहिले काहीँ यसो दमलीतिर नि परोस् भन्दैन न भने यसो हिउँ नै पर्दैन कि के गर्नु जाडै हुँदैन भन्न मिल्दैन है अहिले आज चाहिँ अलिकति घरि घाम लागेको छ घरि लागेको छैन के गर्न खोजे मलाई पनि थाहा छैन अनि मनिषाजी दमली एफएम कतिको राम्रो सुनिन्छ घान्द्रुकमा त ठिकै सुनिन्छ सुनिन्छ ठिकै सुनिन्छ फुलेर ठुलो त हुँदैन नि सुन्ने भनेपछि ठिकै सुनिन्छ है हजुर त्यही त ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ तपाईँले मैले चाहिँ के सुनाउने भन्दाखेरिमा नि के सुनाउने होला माने निश्चित रूपमा तपाईँलाई जुन सुनाउनु मन लाग्छ त्यही सुनाउन सक्नुहुन्छ है त चुट्किला हान्छ है त ओके हुन्छ तपाईँको चुट्किला सुरु गर्नुहोस् एउटा विद्यार्थी थियो अरे होइन जम्मा एकजना विद्यार्थी हजुर ऊ त एक्लै भएपछि त बोर्ड फर्स्ट भइहाल्छ नि विद्यार्थी थियो अरे होइन अनि त्योलाई स्कुलमा सरले गाली गरेर टाइ किनेर ल्या भने लाएर आइज भोलि भनेछ अरे अनि त्यो भोलिपल्ट त टाइ किन्न गएछ अरे के पसलेका अनि पसलेलाई भनेछ टाइ पाइन्छ भनेछ अरे पसलेलाई पाइन्छ भनेछ अरे अनि के अरे विद्यार्थीलाई भनेछ अरे के अरे यो टाइको मूल्य कति होला भनिन्छ नि पसलेले भनेर 40 रुपियाँ भनिन्छ नि ओहो त्यति महँगो बरु टाइ किन्नको सट्टा त बरु जुत्ता किन्न बेस भनेछ अनि पसलेलाई त एकदम बिर्सिदिएछ अरे कि अनि पसलेले त भनेछ अरे तपाईँको घाँटीमा टाइ भन्दा जुत्ता नै सुहाउँछ भनेछ अरे भनेपछि जुत्तै पो सुहाउँदो रहेछ है कस्तो डेन्जर डाइलग हान्दैछ होइन मनिषाजी होला नि त्यही त नि अब होला नि अब जे हुनु भएको अब छोडिदिउँ होइन विगतको कुरालाई सम्झेर किन टेन्सन लिनु होइन ओके ल निकै रमाइलो खालको जोक सुनाइदिनु भयो मनिषाजी घान्द्रुकबाट आएर त्यस्तो हिउँ लागेको बेलामा है फोनको नेटवर्कले त काम गरिरहेछ नि है भनेपछि नमस्तेमा दिएको छैन अलिकति सेवा ढोकतिर चाहिँ दिइरहेछ होइन ल ठिक छ भनेपछि जो फोन लागिराखेको छ अलिअलि कहिले काहीँ होइन के गरी नेपालको नेटवर्क भनेको भन्नै सकिँदैन क्या है फेरि नेटवर्कवाला मान्छेहरू फेरि रिसाइदिनु भयो भने फेरि के गर्नु त्यो बेलामा तपाईँ कसरी सम्झाउनुहुन्छ सम्झाइदिनुहोस् तपाईँले हाँसेर सम्झाउनुहुँदो रहेछ है साह्रै खुसी लाग्यो पक्कै उहाँहरू थाहा पाइसक्नु भएको छ है ओके हुन्छ मनिषाजी कार्यक्रममा आइदिनु भयो यहाँलाई धेरै धन्यवाद अहिले चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ है त ओके बाबा नमस्ते उहाँ हुनुहुन्थ्यो मनिषा थापा कहाँबाट आउनु भएको थियो उहाँ चाहिँ घान्द्रुकबाट आउनु भएको थियो है ओके घान्द्रुकबाट आइसक्नु भएको छ मनिषाजी र यतिखेर कोही हुनुहुन्छ हजुर नमस्ते नमस्ते को बोल्नुभयो कहाँबाट ब्यास 10 देवी दरै ओके देवीजी ब्यास 5 ल ठिक छ ओके ल ठिक छ 5 र 10 भनेको त नजिक नजिकै त हो त 5 त अन्तर हो अनि देवीजी के छ यहाँको हालखबरहरू एकदम ठिक छ झकास छ हो भनेपछि पक्कै कुछ त गडबड हे भन्थे गडबड त केही छैन भनेपछि झकास छ होइन अनि तपाईँको यो 14 February चाहिँ कस्तो भयो भ्यालेन्टाइन डे कस्तो भयो रमाइलो भयो है भनेपछि निकै रमाइलो भयो है ल ठिक छ ओके राम्रोसँग मनाउनु भएकोमा धेरै धेरै धन्यवाद र आज कार्यक्रममा आउनु भएको छ थोरै मनाएको कुरा त सेयर गर्न मिल्दैन नि है त्यही त सेपरेट कुरा पऱ्यो है ओके ठिक छ नगर्नु होला मेरो पनि अनुरोध अनि आज कार्यक्रम होलिडे फन्डमा आउनु भएको छ घरिघरि दुःख दुःख लाग्छ होइन एकदम रमाइलो लाग्छ है ओके आज कार्यक्रममा के सुनाउनुहुन्छ यहाँले ल हुन्छ काउन्ट डाउन त दिनु पर्दैन होला नि दिने विचारमै छैन म हो त अनि हुन्छ यतिको भनिदिनुहोस् एउटा स्कुलबाट अरे दुईजना दिदी भाइ भएर आउँदै थियो अरे कि है कहाँ जानलाई आउँदै थियो हिजो कि हिजो आउँदै थियो अनि त्यो बाटोमा आउँदाखेरि अरे हिजो त भ्यालेन्टाइन डेको दिन अनि बाटबाटै बाटै डेटिङ गरिरहेको थियो अरे क्या, मनाइरहेको थियो अरे हेर बिचरा। अनि त त्यसपछि दिदी चाहिँ अरे लाउ लाएर अरे एकतिर एकतिर हिँड्ने थियो अरे, भाइ चाहिँ सानै थियो अरे। अन्त भाइले अरे दिदीलाई, दिदी दिदी किन त्यतातिर फर्किँदै हिँड्नुभएको, यता फर्केर हिँड्नु न भनेको त अरे ठिक्क लाउ लाग्ने नि त मै त्यहाँ डेटिङ बसिरहन उनीहरूले भ्यालेन्टाइन डे आज मनाएको भनेर भनेको थियो अरे। अन्त घर गएर घर आइपुगेको थियो अरे, अनि दिदी चाहिँ भित्र बसेको अरे, अनि उहाँ घरको चाहिँ ड्याडी र मम्मी अरे खाजा खाइरहनु भएको थियो सँगसँगै बसेर। अन्त के भन्छ भाइले, भाइ पनि के त्यही बाटो जाँदाखेरि त नहेरिकन यतिर फर्केर हिँडेको अरे। अन्त बाउतिर ठोक्कियो अरे के, अनि के अरे आँखा पनि देख्दैन एकतिर फर्किँदै हिँडेको भनेर भनेको त दिदी, दिदी अघि नै त मैले एकतिर फर्केर हिँड्नु डेटिङ बसेर लाग्छ भनेर भन्न गयो, त्यही भएर म त एकतिर फर्केर हिँडेको मैले भन्दैछ अरे के। भनेपछि त्यस्तो भइदिएछ क्या देवीजी है, यो भ्यालेन्टाइन डेले त खत्तमै मनाइसक्यो भने कि है, मान्छेको विचारै फरक भइदिइसक्यो, मान्छेको हरेक कुराहरू फरक फरक भइरहेको हुन्छ है। ल ठिक छ, रमाइलो खालको जोक सुनाइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद, निश्चित रूपमा अहिले छुट्यौँ है त। ओके हुन्छ, उहाँ हुनुहुन्थ्यो देवी दरे, आउनुभएको थियो कहाँबाट आउनुभएको थियो, ब्यासपासबाट आउनुभएको थियो र यतिखेर भने कोही साथी फेरि आइसक्नु भएको छ, उहाँलाई चाहिँ स्वागत पनि गरिहालौँ। हजुर नमस्ते। नमस्ते दादा। नमस्ते, को बोलको कहाँबाट? पुरन्दीबाट लक्ष्मी गुरुङ है। हजुर। अनि तपाईँ रुस्मा गुरुङको चाहिँ को पर्नुहुन्छ? साथी पर्नुहुन्छ, भनेपछि नजिक नजिकै हो क्या, तपाईँहरूको दुईजना सँगै बसेर फोन गर्नुभएको थियो क्या, फोन त लागेको लागै छ त है, त्यही त नि। अनि लक्ष्मीजी के छ नयाँ नौरो हालचालहरू सुनाउनुहोस्। ठिकै छ, बसिरहनु भएको छ, खाइरहनु भएको छ है, बसिरहनु भएको छ, उठिरहनु भएको छ, खाइरहनु भएको छ, अनि हिँडि पनि राख्नु भएको छ भनेपछि धेरै काम गर्नु भएको रहेछ है। अनि दमौली एफएम चाहिँ कति सुन्नु भएको छ? एकदम सुन्नुहुन्छ, त्यो एकदम चाहिँ अलिक गाह्रै होला है, थोरै थोरै सुन्नु होला भनेपछि तपाईँ एकदम फ्यान नै हो दमौली एफएमको है। ल ठिक छ, ल धेरै धेरै धन्यवाद, कम्तीमा तपाईँ त हुनुहुन्छ फ्यान है, अब अरू त सबै एसी के, तपाईँ फ्यान अरू एसी। अनि लक्ष्मीजी आज कार्यक्रम हुरिडे फनमा आउनु भएको छ, के सुनाउनुहुन्छ? थोरै अलिकति थोरै थोरै ओके हुन्छ, तपाईँको थोरै चुड्किला सुनाइदिनुहोस्। एउटा गाउँमा एउटा कुकर र कराई थियो अरे है, दुईजनाको निकै झगडा पर्थ्यो होइन, होइन तिनीहरू दुईजना चाहिँ एक दिन डेटिङ गएछ अरे क्या, कुकर र कराई डेटिङ गएछन्। अनि अनि कुकरले भनेछ अरे, तिमी त कति काली हो के भनेछ अरे कराईलाई है, अनि कराईले भन्छ अरे म जति काली भए पनि तिमीले सिस्टी हाल्न छोड्दैन के अरे भन्दैछ अरे क्या। भनेपछि लक्ष्मीजी त्यस्तो भएछ है, अब जति नै काली भयो नि सिटी हाल्न नछोड्ने भएपछि के भनिरहनु होइन, निकै रमाइलो खालको जोक सुनाइदिनु भयो। मैले त के सोचिरहेको थिएँ भने नि लक्ष्मीजी, यो भ्यालेन्टाइन डेमा पनि कतै कुकर र कराई पनि फेरि त्यस्तो सम्बन्ध भएछ कि क्या हो, भेटघाट भएछ कि क्या हो, यसो गुलाबको फुल दिएछन् क्या हो भन्ने सोचिरहेको के, त्यस्तो चाहिँ भएनछ होइन, त्यही त। ल ठिक छ, के रमाइलो खालको प्रतिभा सुनाइदिनु भयो, जोक सुनाइदिनु भयो, यहाँलाई धेरै धन्यवाद, अरू छिटो नमस्ते है त। ओके, उहाँ हुनुहुन्थ्यो लक्ष्मी गुरुङ, कहाँबाट आउनुभएको थियो भन्दा पुरन्दीबाट आउनुभएको थियो र निकै रमाइलो खालको जोक सुनाएर गइसक्नु भएको छ, पालो चाहिँ तपाईँको पनि छ, तपाईँ पनि आउन सक्नुहुन्छ सुटुक्क भने है तपाईँहरूले मात्रै, र आउन सक्नुहुन्छ रमाइलो कुराकानी गर्नको लागि, यो शनिबारलाई निकै फलिमय बनाउनको लागि जुट्न सक्नुहुन्छ। अब भने हामी एउटा रमाइलो खालको गीत सुन्नेछौँ, ओके गीत सुन्नेछौँ हामी हिन्दी मुभी आर राजकुमारबाट गन्दी बात, निकै रमाइलो खालको यो नम्बर यहाँको माझमा राख्नेछु, तपाईँ भने नम्बर डायल गर्न चाहिँ नबिर्सिराख्नु होला, किनकि तपाईँ डायल गर्नुपर्ने हुन्छ 06556171। Oh, निकै रमाइलो गीत हामी सुनिसकेका छौँ गन्धीव तार राजकुमारबाट हामीले यो यहाँको माझमा सुनाएका हौँ। तपाईँ दमौली एफएम 94.2 MHz सुन्दै हुनुहुन्छ, दमौली एफएम .org मार्फत पनि हामीलाई विश्वभर सुन्न सक्नुहुनेछ र तपाईँहरूले फेसबुकमा facebook.com/dmoliafm94.2 MHz गएर पनि आफ्ना कुराहरू व्यक्त गर्न सक्नुहुनेछ। र यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ, हजुर नमस्ते भन्दै थिएँ तर उहाँको सम्पर्क चाहिँ विच्छेद भइसकेको छ। तपाईँहरू पनि जुट्न सक्नुहुनेछ 0965 561 781 नम्बर डायल गरेर आउन सक्नुहुन्छ। हामी कार्यक्रमको करिब अन्त्यतिर आइसकेका छौँ, पक्कै पनि तपाईँको यो सहभागिता निकै महत्त्वपूर्ण पनि हुनसक्छ। हजुर नमस्ते, हेलो हजुर नमस्ते, कोही हुनुहुन्छ? हजुर नमस्ते, हेलो, कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ तर उहाँ बोलिरहनु भएको छैन। हेलो हजुर नमस्ते, सायद उहाँ अर्कै धुनमा हुनुहुन्छ होला। ओके ठिकै छ, एउटा एकजना साथी साजन लिम्बुजीले हामीलाई के पठाउनु भएको छ भने फेसबुकको पेजमा चुट्किला पठाउनु भएको छ। दुईजना चाहिँ निकै उत्तेवला केटाहरू थिए अरे होइन एकादेशमा, त्यो पनि रहेछ। अनि तिनीहरू चाहिँ एक दिन पाकेको आफ्नो फेदमा बसेर चाहिँ योजना बनाएछन्। के बनाएछन् भने सबैजना माथि चढ्ने भनेर, रुखमा चढ्ने, सबैजना रुखमा बस्ने भनेर योजना बनाएछन् होइन। अनि सबैजना दुई तिनजना साथीहरू रहेछन्, तिनजना साथीहरू माथि बसेछन् होइन, दुई तिनजना भन्दा पनि तिनजना साथी रहेछन्, तिनजना साथीहरू माथि बसिराखेका रहेछन्। अनि त्यस पछाडि के भएछ भन्दाखेरि त्यसै बिचमा चाहिँ एउटा साथी बिल्डिङ लडेछ। अनि लडिसकेपछि दुईजना माथि भएको साथीले सोधेछन्, ओ त किन लडेको भनेर सोद्धाखेरि, म पाकेर लडेको भन्थ्यो अरे कि। यस्तो रमाइलो खालको जोक्स हामीलाई पठाउनु भएकोमा सञ्जय यस आर लिम्बुजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँहरूलाई आग्रह गर्न चाहन्छु कि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र यो कार्यक्रमको अन्तिम छेडमा यतिखेर भने कोही साथी हुनुहुन्छ। हजुर नमस्ते, नमस्कार। हजुर नमस्कार, को बोल्नु भयो कहाँबाट? डमौलीबाट बोधराज रेग्मी। अनि के गर्नुहुन्छ यहाँले? तपाईँ हल्का यतिकै बसिरहनु भएको छ है? ओके ल ठिक छ, अब चाहिँ गरौँ गरेर चाहिँ भन्नु होला है त। अनि बोधराजी दमौली एफएम कति सुन्नुहुन्छ? जियोस् कहिले काहीँ झुकेर सुनिन्छ होइन, कहिले काहीँ नसुनौ जस्तो लाग्दैन यहाँलाई? त्यही त नि। अनि आज शनिबारको दिन छ, के छ योजना तपाईँको? ए डुम्रे मौसममा जाने, हल्का रमाइलो गर्ने। तपाईँ जहाँ जानुहुन्छ त्यहीँ हल्का रमाइलो गर्नुहुन्छ है, अलिक बढी रमाइलो गर्न सिक्नुहोस् न। अनि बोधराजजी आज कार्यक्रममा तपाईँ पहिलोपटक आउनुभयो हो? सायद नर्भस हुनुहुन्छ हो? छैन। ओके ल ठिक छ, नर्भस हुनु पनि हुँदैन कि भने। अनि आज कार्यक्रमको हामी अन्त्य क्षणमा पनि छौँ बोधराजजी है, आज विशेष के ल्याउनु भएको छ हाम्रो सम्पूर्ण श्रोताहरूको निम्ति? कसैले चुड्किला लिएर आउँछन्। ओके हुन्छ, तपाईँको चुड्किला सुरु गर्नुहोस्। रामे श्यामे र श्यामे हुने रहेछन् होइन? तिनजना साथीहरू। रामेले के भने जाने, हाम्रो बा सहरमा थाहा टुप्पोमा पुग्नु भयो भने चाहिँ सहरमा थाहा टुप्पोमा हुनुहुन्छ अनि होइन अलि तल भन्नुहुन्छ। अनि अनि श्यामेले के भने जाने, हाम्रो बा त चन्द्रमा पुग्नु भयो भने चाहिँ अनि त्यो पछाडि चन्द्रमामा होइन अलि तल भन्नुहुन्छ। अनि श्यामेले के, हाम्रो बारे त नागबाट भएको खानुहुन्छ भन्छ। अनि नागबाट भएको खानुहुन्छ तिम्रो बारे हेर्नुहुन्छ होइन अलि मुनिबाट खानुहुन्छ भन्छ। भनेपछि अलि मुनिबाट खानुहुन्छ है, त्यही त निकै रमाइलो खालको जोक सुनाइदिनु भयो बोधराजी, यहाँलाई धेरै धेरै धन्यवाद। पहिलो आगमनमा यति मिठो जोक सुनाइदिनु भयो कि निकै रमाइलो लाग्यो। अहिले पनि हामी छुट्टिनु पर्ने हुन्छ बोधराजी, छुट्यौँ है त। ओके हस् ओके, उहाँ हुनुहुन्थ्यो बोधराजजी आउनु भएको थियो, कहाँबाट भनेर सोध्यौँ भने दमौलीबाट, पक्कै दमौलीबाट आएर गइसक्नु भएको छ। र अबको क्रममा पनि एउटा रमाइलो खालको गीत सुन्नेछौँ अब भने तपाईँका फोनहरू चाहिँ हामी लिन सक्दैनौँ किनकि हामी कार्यक्रमको निकै अन्तिम क्षणमा छौँ र विजेताको नाम पनि लिएर हामी आउनुपर्ने हुन्छ। त्यसभन्दा अगाडि विजेताको नाम लिएर आउनुभन्दा अगाडि यो रमाइलो गीत राख्नेछौँ, लभ इन नेपाल। पक्कै पनि तपाईँलाई राष्ट्रको कतिको माया लाग्छ सुनौँ यो गीत। Love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it, love it लव इन नेपाल पक्कै निकै रमाइलो खालको गीत हामी सुनाइसकेका छौँ। नेपालप्रतिको एउटा रमाइलो खालको प्यार, एउटा माया भरिएको यो रमाइलो गीत पश्चात आज कार्यक्रम रेडियो फनमा धेरैजना साथीहरू आउनुभयो। रुस्मा गुरुङ पुरनीबाट, त्यस्तै गरेर बबिना दुरा आउनुभएको थियो क्यामिनबाट, मनिषा थापा गान्द्रुकबाट, देवी दरै ब्यास पाँचबाट, लक्ष्मी गुरुङ पुरन्दीबाट, अन्तमा हुनुहुन्थ्यो बोधराजी दमौलीबाट आउनुभएको थियो। सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्ण साथीलाई धेरै धेरै धन्यवाद। र आज स्पेसल्ली कार्यक्रम होली फनमा को विजेता हुनुभयो भन्दाखेरि आज विजेता हुनुभएको छ देवी दरै ब्यास पाँचबाट आउनुभएको थियो। धेरै धेरै बधाई छ देवीजीलाई। देवीजीले प्राप्त गर्नुभएको छ दमौली सशक्तिकरणमा गएर खाजा खाने टिकट प्राप्त गर्नुभएको छ। देवीजी तपाईँ आउनुपर्ने हुन्छ दमौली एफएमको सम्पर्क कार्यालयमा 10-4 एक हप्ताभित्रमा तपाईँ आउनुहुनको लागि हामी अनुरोध गर्न चाह्यौँ। कार्यक्रममा जति पनि साथीहरू आउनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। कति साथीहरूको फोन लागेन होला केही छैन, आगामी दिनहरूमा आगामी श्रृङ्खलाहरूमा अवश्य पनि यहाँहरूका फोनहरू लाग्नेछ भन्दै कार्यक्रमलाई सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। टक्राउँदै ब्याकग्राउन्डमा बजिरहेको निकै रमाइलो खालको गीत बाँकी छ फर्स्ट क्लास। यो रमाइलो गीत सँगसँगै कार्यक्रमलाई सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण साथीहरूलाई फेरि पनि धन्यवाद टक्राउँदै यहाँहरू सम्पूर्ण माझबाट अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुत आदि वाकर भट्टराईलाई पनि बिदा दिनुहोस्। नमस्ते।